नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 समयका हातसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब स्थानीय समाचार विस्तारमा। संविधान सभा सदस्य उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर 4 उम्मेद्वार दर्ता गरेकाहरूको हिजो अन्तिम नामावली प्रकाशन गरिएको छ। निर्वाचन तालिका अनुसार आज हिजो उम्मेद्वारहरूको नामावली प्रकाशन गरिएको हो। निर्वाचन तालिका अनुसार शुक्रबार उम्मेद्वारी फिर्ता लिने समय तोकिएको थियो, तर शुक्रबार कसैले पनि उम्मेद्वारी फिर्ता नलिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयका नायब सुब्बा जयनारायण आचार्यले बताउनुभयो। निर्वाचन तालिका अनुसार अब आज उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ। अन्य राजनैतिक दलहरूको यसअघि नै निर्वाचन चिन्ह प्राप्त गरिसकेकाले स्वतन्त्र उम्मेद्वारी दिएका जुखु महत तोथहरूलाई मात्र आज नयाँ चुनाव चिन्ह प्रदान गर्ने जनाएको छ। यही असार 8 गते हुन लागेको संविधान सभा उपनिर्वाचनका लागि चितवन 4 12 जनाले उम्मेद्वारी मनोनयन पत्र दर्ता गराएका छन्। उम्मेद्वारी दिनेहरूमा पहिलो नम्बरमा राप्रपा नेपालका देवबहादुर ओस्ते, नेकपा माले की सृजना रुवाली, राप्रपाका रामविक्रम ठकुरी, राष्ट्रिय जनमुक्ति पार्टीकी जगदेवी गुरुङ, नेपाल मजदुर किसान पार्टीका पदम थापा मगर, एकीकृत नेकपा माओवादीका खुशीराम पाखरिन, नेपाल आमा पार्टीका कृष्ण प्रसाद दवाड़ी, जनप्रजातान्त्रिक पार्टीका किरण बहादुर अधिकारी, नेपाली कंग्रेसका रामकृष्ण अधिकारी र नेकपा एमालेकी दिलकुमारी राहुल पार्वती, नेपाल परिवार दलका केशव आचार्य र स्वतन्त्र उम्मेद्वार जोखु महतो थारू रहेका छन्। दलका उम्मेद्वारहरूले चुनावी प्रचार प्रसार अभियानलाई अहिले तीव्र पारेका छन्। नेकपा एमाले चितवन निर्वाचन क्षेत्र नम्बर 4 निर्वाचन प्रचार प्रसारको काम तीव्र पारिएको छ। विभिन्न स्थानमा पार्टी सम्पर्क कार्यालयहरूको उद्घाटन र परिचालन, घर दैलो भेला र भेटघाटलाई तीव्र पारिएको निर्वाचन परिचालन कमिटिका संयोजक जगनाथ थपलियाले जानकारी दिनुभयो। सोही क्रममा फनपा 7 विस्तारित बैठक हिजो बसेको छ। भेलाले तरुणराज प्रसाईको संयोजक तथा सनत लामिछाने उपसंयोजक रहने गरी 151 सदस्य प्रचार प्रसार समिति गठन गरेको छ। सो एमाले जिल्ला कमिटीका सदस्य तथा विशेष नगर इलाका कमिटी क्षेत्र नम्बर 3 इन्चार्ज भक्ति गौतमको प्रमुख आध्यक्षतामा भएको भेलामा जिल्ला कमिटीका सदस्य रामप्रसाद नेउपाने, राजु पौडेल, माया नेपाली लगायतको उपस्थिति रहेको थियो। भेलाले आगामी सोमबारसम्म सबै टोल कमिटी गठन गरी निर्वाचन प्रचारको कामलाई व्यापक बनाउने निर्णय गरेको छ। भेलाले भनपा 7 अध्यक्ष सनत लामिछानेको अध्यक्षतामा भएको थियो। यसैबीच एमाले पटियानी गाउँ कमिटीले निर्वाचन परिचालन कार्यालयको हिजो उद्घाटन गरेको छ। एमाले केन्द्रीय सदस्य देवी गेवालीले सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको हो। सो क्रममा बोल्दै केन्द्रीय सदस्य गेवालीले चितवन 4 कंग्रेसले सधैँ धोका दिएकोले यसपटक जनताले पार्वती रावललाई जिताउनु पर्ने बताउँदै जनता सधैँ कंग्रेसको पेवा नभन्ने बताउनुभयो। साना कम्युनिष्ट घटकहरूले समेत राहुललाई सहयोग गर्नुपर्ने भन्दै गेवालीले वामपन्थीको मतलाई विभाजित नबनाउन आग्रह गर्नुभयो। गाउँ कमिटीका अध्यक्ष सोमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य जिल्लो तिवारी क्षेत्र नम्बर 4 उम्मेद्वार पार्वती रावल, राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य विजय सुवेदी, प्रचार विभागका प्रमुख अरूण पीडित भण्डारी, क्षेत्रीय इन्चार्ज रामजी प्रसाद सापकोटा, जिल्ला सल्लाहकार सदस्य हरि सुवेदी लगायतले बोल्नु भएको थियो। यस्तै एमाले पटियानी गाउँ समिति निर्वाचन परिचालन कमिटिको हिजो गठन गरिएको छ। गाउँ कमिटीका अध्यक्ष सोमबहादुर गुरुङको संयोजकत्वमा 151 सदस्य निर्वाचन परिचालन कमिटी गठन गरिएको हो। एमाले केन्द्रीय सदस्य जिल्लो तिवारी प्रमुख अतिथि रहनु भएको कार्यक्रममा पटियानीका एमाले पदाधिकारी तथा सदस्यहरूको नामावली सहितको टेलिफोन डायरीको समेत विमोचन गरिएको थियो। संस्थागत विद्यालयलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्नेमा सरकारवालाहरूले जोड दिएका छन्। संस्थागत विद्यालय अभिभावक संघ चितवनको 2 जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्ने सरकारवालाहरूले यस्तो बताएका हुन्। कार्यक्रममा व्यापसन चितवनका सचिव टिका चापागाईले संस्थागत विद्यालयलाई राज्यले हेर्ने दृष्टिकोण विभेदकारी रहेको भन्दै विद्यार्थीको अधिकार खोज्न उद्धत रहेको बताउनुभयो। संस्थागत विद्यालयको गलत प्रचार व्याख्या भइरहेको भन्दै उहाँले निजी विद्यालय सँगले नै 1% कर र विभेदकारी छात्रवृत्तिको विरोध गर्न अभिभावकलाई आग्रह गर्नुभयो। डेजी अवस्थी माविका प्राचार्य प्रेम रिमालले संस्थागत विद्यालयले केही गर्न सकेको छैन भन्नु गलत भएको टिप्पणी गर्दै निजी विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिएको दावी गर्नुभयो। राम्रो शिक्षा प्रदान गर्न सके आफ्ना छोराछोरीहरूलाई पनि सामुदायिक विद्यालयमा अध्ययन गराउने भन्दै रिमालले राम्रो शिक्षाका लागि अभिभावकले अगुवाई गर्नुपर्ने माग जोड दिनुभयो। कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले विद्यालयको सुधार कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल चलाउन निजी विद्यालयका संचालक अभिभावकहरूलाई आग्रह गर्नुभयो। विद्यालयको मूल्याङ्कन गरेर मात्र विद्यार्थीको भर्ना गर्न पनि उहाँले अभिभावकलाई सुझाव दिनुभयो। कार्यक्रममा भक्ति प्याप्सन जिल्ला अध्यक्ष बेलबहादुर गुरुङ, संस्थागत विद्यालय अभिभावक संघका पूर्व उपाध्यक्ष विजय लम्साल, भक्ति गौतम संस्थागत विद्यालय शिक्षक युनियनका जिल्ला अध्यक्ष विष्णुहरि थापा लगायतले मन्तव्य राखेका थिए। कार्यक्रम संघका जिल्ला अध्यक्ष राजेन्द्र नेउपानेको अध्यक्षतामा भएको थियो। पूर्वी चितवनको एकमात्र सरकारी अस्पताल रत्नगर अस्पतालमा भर्खरै सुरु गरेको डायलिसिस सेवाको बारेमा हिजो अन्तर्क्रिया गरिएको छ। डायलिसिस सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय सङ्घ संस्था, राजनैतिक दल, नागरिक समाजसँग सुझाव संकलनको लागि अन्तर्क्रिया आयोजना गरिएको हो। कार्यक्रममा रत्नगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठले रत्नगरमा डायलिसिस सेवा सुरु हुनु सकारात्मक भएको भन्दै अवसर नगुमाउन सबैलाई आग्रह गर्नुभयो। अस्पतालका प्रमुख डाक्टर कृष्ण प्रसाद पौडेलले डायलिसिस सेवाको महत्वका बारेमा प्रकाश पार्नुभएको सो कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका सदस्य माधव अर्यालले अस्पतालले सञ्चालन गर्ने सेवाका बारेमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा नेपाली कङ्ग्रेसका प्रतिनिधि उत्तम आचार्य, नेकपा एमालेका नगर अध्यक्ष प्रेमनाथ दुवाडी, नेकपा माओवादीका प्रतिनिधि राजु अम्गाई, खैरेनी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष चन्द्रप्रसाद सापकोटा, रत्नगर उद्योग वाणिज्य संघका महासचिव देवेन्द्र कुमार श्रेष्ठ लगायतले बोल्नु भएको थियो। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जनी अहमद शेखको अध्यक्षतामा भएको सो कार्यक्रम बद्री प्रसाद घिमिरेले सञ्चालन गर्नुभएको थियो। अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, माधव कुमार नेपाल अध्यक्षमा उठ्नु पार्टीको विधान सम्मत नहुने एमाले सचिव शङ्कर पोखरेलको भनाइमा तपाईँको विचार के छ? ए ओली पक्षको पक्ष पोषण, बी नेपाल पक्षलाई चिढाउने काम, सी बोल्न स्वतन्त्रता छ। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसी काठमाडौँ सडक खण्ड, मुगलिन दमौली पोखरा सडक खण्ड र नानगढ फरासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट, रत्नगर 100 चौक चितवन, फोन नम्बर 0656 63 063, मोबाइल नम्बर 98551 7443। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै आज दिउँसो घाम लाग्ने र बेलुका पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। हवस् त, बिहान 7 बजेको अर्पण स्थानीय समाचार सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। रेडियो अर्पण 104.5 MHz। अवकाश प्राप्त गोर्खा सैनिकहरूको आन्दोलनबारे एक छलफल र 10,00,000 डलर घुस खुवाएर कतारले सन् 2022 विश्वकप आयोजना गर्ने अधिकार पाएको खुलासा। सबभन्दा पहिले आजका प्रमुख समाचार समाचार रमा पराजुलीबाट सुन्नुहोस्। विश्व फुटबलको सर्वोच्च निकाय फिफा विरुद्ध नयाँ आरोपहरू बाहिर आइरहेका छन्। उसको सन् 2022 हुने विश्वकपको आयोजक राष्ट्र कतार छान्ने निर्णय सुरुदेखि विवादास्पद रहँदै आएको छ। लन्डनबाट प्रकाशित हुने सन्डे टाइम्स पत्रिकाले फिफाका कार्यकारी समितिका पूर्व कतारी सदस्य मोहम्मद बिन हमामले $1,000,000 फुटबल अधिकारीहरूले कतारको विश्वकप गर्ने प्रस्तावमा समर्थन गरे बापत तिरेका छन् भन्ने अनेकौं दस्तावेजहरू फेला पारेको बताएको छ। बिन हमामले नयाँ आरोपहरूबारे प्रतिक्रिया दिन मानेनन्, तर बीबीसीका खेल संवाददाता भन्छन् यसले फिफालाई सन् 2022 विश्वकप खेल आयोजक राष्ट्रबारे निर्णय लिन मतदान पुनः गर्न नयाँ दबाब पर्नेछ। फुटबल महारथी ब्राजिलका पेलेका छोरा एडिनो विरुद्ध लागु औषध बेचबिखन गरेर कमाएको पैसा अवैध रूपमा देश बाहिर लगेको भन्दै 33 वर्ष जेल सजाय तोकिएको छ। एडिनो अवकाश प्राप्त फुटबल खेलाडी हुन्। उनले पेलेको पुरानो फुटबल क्लब स्यान्टोसका लागि सन् 1990 का गोलकिपरको भूमिकामा खेल्थे। एडिनोले यसअघि पनि स्यान्टोस नगरका कुख्यात लागु औषध ओसार प्रसार